الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم سورة الواقعة چل رہی ہے اور اس کی تقریبا 74ویں آیت پر ہم پہنچے تھے اس سے آگے اللہ تبارک و تعالی ارشاد فرماتا ہے کہ فلا اقسم بمواقع النجوم تو مجھے قسم ہے ان جگہوں کی جہاں ستارے ڈوبتے ہیں یعنی جہاں سے جب سورج نکلتا ہے آہستہ آہستہ سفیدی پیدا ہوتی ہے تو سورج یہ ستارے غائب ہو جاتے ہیں ورنہ رات میں ٹمٹماتے رہتے ہیں تو جب یہ غائب ہو رہے ہوتے ہیں تو وہ گویا کہ ان کے غروب کا مقام ہوا تو اللہ تبارک و تعالیٰ کی چونکہ یہ ایک عظیم نشانی ہے اور یہ اللہ تعالیٰ کی قرآن پاک میں عادت کریمہ نظر آتی ہے کہ جہاں اس قسم کی کوئی عظمت پر عظیم نشانی ہے یا کوئی بڑی اللہ تعالیٰ کی قدرت کے اظہار کا منبع بنتی ہے کوئی چیز مرکز بنتی ہے تو اللہ تعالیٰ اس کی قسم یاد فرماتا ہے لہذا خاص طور پہ اللہ تعالیٰ نے ستاروں کے ڈوبنے کے مقامات کی قسم کو یاد فرمایا اور خود آگے ارشاد فرمایا وَإِنَّهُ لَقَسَمُ لَوْ تَعْلَمُونَ عَظِيمٌ اور اگر تم سمجھو تو یہ ایک بہت بڑی قسم ہے یعنی یہ بہت ہی اللہ تعالیٰ کی قدرت کی عظیم نشانی ہے تو اس کی قسم بھی بہت ہی بڑی ہے انہ لقرآن کریم بے شک یہ عزت والا قرآن ہے فی کتاب مکنون ایک محفوظ کتاب میں یعنی لوح محفوظ میں کہ اللہ تبارک و تعالی نے اس قرآن کریم کو لوح محفوظ میں بھی محفوظ فرمایا ہوا ہے اور اس میں تبدیلی کی کوئی گنجائش نہیں ہے لا یمسہ الا المطہرون اسے نہ چھوئیں مگر باوضو لوگ اور مطہر سے مراد صرف باوضو ہی نہیں بلکہ جو باغسل بھی ہو یہ بھی ضروری ہے اس میں تفصیل یہ ہے کہ مطہرون جو اللہ تعالیٰ نے ارشاد فرمایا تو یہ طہارت سے بنا ہے سمجھ لیجیے اس کا اصل مادہ طہارت ہے اور طہارت یا پاکی دو طرح کی ہوتی ہے ایک نجاست حقیقیہ سے پاکی اور ایک نجاست حکمیہ سے پاکی نجاست حقیقیہ ان نجاستوں کو کہتے ہیں جن کو آپ اپنی آنکھوں سے دیکھ سکیں یا ہاتھ وغیرہ سے چھو سکیں یا اس کی کوئی بدبو وغیرہ محسوس کر سکیں جیسے پیشاب اور نجاست حکمیہ ان نجاستوں کو کہتے ہیں کہ جنہیں نہ آپ آنکھوں سے دیکھ سکیں نہ اسے چھو سکیں اور نہ ان کی کوئی اپنی ذاتی کوئی بدبو وغیرہ ہو جیسے بے وضو پن یا بے غسل پن جس کو ہم حالت جنابت کہتے ہیں یہی وجہ ہے کہ آپ اگر دو اشخاص کو لے لیں ایک جنبی ہو ایک غیر جنبی ہو یا ایک باوضو ہو ایک بے وضو ہو اور پھر آپ سے کوئی پوچھے کہ ان میں بتاؤ باوضو کون ہے بے وضو کون ہے جنبی کون ہے غیر جنبی کون ہے تو ہم کوئی ظاہری نشانی سے نہیں پہچان سکتے کیونکہ ایسا نہیں ہے کہ ہم یوں ہاتھ لگائیں تو جو بے وضو ہو تو ہاتھ پہ کوئی نجاست آ جائے کوئی بدبو محسوس ہو کوئی رنگ نظر آ جائے ایسا نہیں ہوتا ہے لہٰذا مطہرون سے مراد ایک تو یہ ہوگا کہ جو شخص نجاست حقیقیہ اور نجاست حکمیہ سے پاک و صاف ہو یعنی باوضو بھی ہو باغسل بھی ہو اور ہاتھ سے جب اس کو چھو رہا ہے تو ہاتھ پہ کوئی نجاست نہیں ہونی چاہیے دوسری ایک نجاست ہوتی ہے روحانی اعتبار سے کہ جو کافر ہے وہ چونکہ کفر کی گندگی میں ملوث ہوتا ہے تو وہ بھی ایک طرح سے روحانی اعتبار سے نجس ہوتا ہے جبکہ مومن روحانی اعتبار سے پاک ہوتا ہے اور مطہر ہوتا ہے تو گویا کہ یہاں پر جو مطہرون کا لفظ بیان فرمایا یہ سب کو شامل ہوگا مسلمان ہونا چاہیے باوضو ہونا چاہیے اور حالت جنابت سے خالی ہونا چاہیے تو انشاءاللہ ایسے لوگ قرآن عظیم کو چھونے پر بالکل اجر و ثواب پائیں گے گناہگار نہیں ہوں گے اس کے برعکس اگر کافر چھوئے یا بے وضو شخص چھوئے یا اسی طرح حالت جنابت میں کوئی شخص چھوتا ہے تو یہ سب کے سب گناہگار ہوں گے اور کافر کے لیے ممنوع ہے کہ وہ قرآن کو چھوئے ہاں اگر قرآن جزدان میں لپٹا ہوا ہے تو پھر آپ اسے جزدان کے اوپر سے پکڑ سکتے ہیں اس میں کوئی حرج نہیں ہے اور یہ لیکن یہ بات ضرور یاد رکھیے گا کہ جو لباس آپ نے پہنا ہوا ہے اس سے آپ نہیں پکڑ سکتے مثال کے طور پر آستین لمبی ہے تو اس کو یوں کر کے پکڑ لیں ایسا نہیں اس طرح بہنوں نے کوئی دوپٹہ اڑا ہوا ہے تو دوپٹے سے پکڑ لیں یہ بھی غلط ہوگا دامن سے پکڑ لیں غلط ہوگا اس کو بھی فقہا نے منع فرمایا ہے غرض کہ قرآن کی عظمت کا تقاضا یہ ہے کہ اس کو پاک و صاف لوگ چھوئیں مبارک में रब आलमीन ये उतारा हुआ है आलमीन के रब की तरफ से। आलमीन आलम की जमा है और अल्लाह तबारक व ताला के माँ सिवा को आलम कहते हैं, गोया के तमाम जो जहानों का रब है, पालने वाला है, मुरब्बी है, उसकी तरफ से ये कुरान नाजिल किया गया है। अफा भी हादल हदीसी अंतुम मुदहिनून, तो क्या इस बात में तुम सुस्ती करते हो, यानी इस बात को तस्लीम करने में सुस्ती करते हो कि ये कुरान अजीम अल्लाह तबारक व ताला की तरफ से नाजिल किया गया है। व तज अलून रिज़्क़कुम अन्नकुम तुकज़्ज़िबून, और अपना हिस्सा तुम ये बनाते हो कि बेशक तुम झुठलाने वाले हो या झुठलाते हो, यानी कुरान अजीम के इनकार करने में से एक हिस्सा अपने लिए तुमने मुकरर कर रखा है, ये बिल्कुल गलत है, बल्कि इसकी तस्दीक करने में से एक हिस्सा मुकरर करना चाहिए था ताकि अल्लाह तबारक व ताला की रज़ा हासिल होती। फ़लौला इज़ा बलगतिल हुल्कूम, तो फिर क्यों ना ऐसा हो कि जब जान गले तक पहुँचे, यानी अब ये पहले इसका पस मंज़र समझ लीजिए या आयात के नुज़ूल का मकसूद और मतलूब समझ लीजिए कि यहाँ अल्लाह तबारक व ताला बयान फरमा रहा है कि अगर तुम कुरान की तकज़ीब करते हो, अल्लाह तबारक व ताला की बातों को तस्लीम नहीं करते हो, तो हम तुम्हें चैलेंज देते हैं कि जिस वक्त तुम्हारी मौत तुम्हारी गर्दन तक पहुँच जाए तो उस वक्त तुम अपनी इस रूह को जो जा रही है उसको रोक के बताओ और अपनी मौत को टाल के बताओ, अगर तुम सच्चे हो तो। अगर नहीं टाल सकते तो इसका मतलब ये है कि अल्लाह तबारक व ताला की बात को तस्लीम करना चाहिए कि तुम आजिज़ हो और तुम उसकी कुदरत के सामने कोई हैसियत नहीं रखते हो। जब वो फ़ैसला फरमा लेता है तो उसके फ़ैसले के ख़िलाफ़ तुम कुछ करने पर कुदरत नहीं रखते हो। तो इतनी अजीम कुदरत रखने वाले रब की इताअत ज़रूर करनी चाहिए, अक़ल इसी का तकाज़ा करती है, लिहाजा रब की इताअत की तरफ आ जाओ। लिहाजा इरशाद फरमाया फ़लौला इज़ा बलगतिल हुल्कूम, फिर क्यों ना हुआ कि जब जान गले तक पहुँचे, व अंतुम हीना इज़िन तंज़ुरून, और तुम उस वक्त देख रहे हो, व नहनु अक़रबु इलैहि मिनकुम, और हम इससे ज़्यादा तुम्हारे पास हैं, यानी जिस तरह तुम्हारी जान तुम्हारे पास है हम इससे ज़्यादा तुम्हारे पास हैं, लेकिन इल्म और कुदरत के एतबार से, क्योंकि अल्लाह तबारक व ताला जिस्मानियत से पाक है, ऐसा नहीं कि उसका जिस्म हमारे करीब है या वो अपनी ज़ात के एतबार से हमसे करीब है, नहीं, बल्कि इल्म और कुदरत के एतबार से। इल्म के एतबार से करीब होने का मतलब कि वो हमारी एक एक हरकत को एक एक चीज़ का इल्म रखता है, जानता है, और कुदरत के एतबार से करीब होने का मतलब वो जब चाहे हम में कोई तसर्रुफ कर सकता है, तगीर और तबदुल कर सकता है, लंबा कर दे, छोटा कर दे, मार दे, ज़िंदा कर दे, बीमार कर दे, तंदरुस्त कर दे, ये कुदरत के एतबार से करीब होने का माना है। तो अल्लाह ताला ने इरशाद फरमाया वा नहनु अक़रबु इलैहि मिनकुम, और हम इससे ज़्यादा तुम्हारे पास हैं, यानी इस रूह से ज़्यादा तुम्हारे पास हैं, वला किल्ला तुबसिरून, मगर लेकिन तुम बसीरत नहीं रखते हो, यानी बातनी बसीरत तुम्हें हासिल नहीं कि अल्लाह तबारक व ताला के क़ुर्ब को महसूस कर सको, लिहाजा इस वजह से तुम ये नाफरमानियों का इर्तिकाब कर रहे हो। फ़लौला इन कुंतुम ग़ैर मदीनीन, तो क्यों ना हुआ कि अगर तुम्हें बदला मिलना नहीं है, यानी आखिरत में तुम्हें अगर कोई बदला नहीं मिलना है जैसे कि तुम गुमान कर रहे हो, तरजिउनहा इन कुंतुम सादिकीन, कि इसे लौटा लाते अगर तुम सच्चे हो तो। अब पिछली चीज़ को मिलाएं कि अल्लाह ताला ने इरशाद फरमाया कि जब गर्दन तक तुम्हारे हुल्कूम तक रूह पहुंच जाए और तुम उसको देख भी रहे हो और तुम्हें जब ये यकीन है, तुम कहते हो कि कुछ आखरत नहीं है, नामा पे कोई कुछ बदला नहीं मिलना है, तो इसका मतलब ये हुआ कि फिर तुम बड़ी कुदरत वाले हो, अल्लाह ताला तो किसी चीज़ पर कादिर ही नहीं है और उसका सब कहना झूठा है, मादल्ला सुम्मा मादल्ला, तो और अल्लाह का कोई फ़ैसला किसी जगह नाफिज नहीं होता, तो इसका मतलब है कि रूह निकालने में भी अल्लाह ताला का फ़ैसला नाफिज नहीं होना चाहिए, और जब तुम इतनी मजबूती का इजहार कर रहे हो तो यहाँ पर भी तुम्हें मजबूती का इजहार और अपने कुव्वत वाला होने का इजहार करना चाहिए, लिहाजा तुम्हारे लिए चैलेंज है कि ज़रा निकलती हुई रूह को रोक कर तो बताओ। यकीन सी बात है कि तुम नहीं रोक सकते, और जब नहीं रोक सकते तो तुम्हारा आजिज़ होना साबित हुआ और अल्लाह तबारक व ताला का अज़ीम कुदरत का हामिल होना साबित हुआ, तो फिर अल्लाह तबारक व ताला के सामने आजिज़ इंकिसारी का दामन फैलाते हुए उसकी इताअत की तरफ माइल हो जाना चाहिए। फ़अम्मा इन काना मिनल मुकर्रबीन, फिर बहरहाल अगर हों वो, यानी मरने वाले मुकर्रबीन में से, देखिए पीछे जिक्र गुजरा था कि तीन तरह के गुरु होंगे बरोज़ क़यामत। एक अस्हाबुल यमीन, सीधे हाथ वाले नेक परहेजगार लोग। एक अस्हाबुल शिमाल, उल्टे हाथ वाले, ये कुफार, मुशरिकीन, मुनाफिकीन और गुनहगार लोग होंगे। और एक अल्लाह ताला ने फरमाया था साबिकून, सबकत ले जाने वाले, यानी वो अस्हाबुल यमीन में से होंगे लेकिन इनसे बुलंदो बाला, जैसे सहाबे किराम जिन्होंने बड़ी कुर्बानियाँ दी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के साथ, इसी तरह दीगर उम्मतों के वो लोग कि जिन्होंने नबी अपने ज़माने के नबी का भरपूर साथ दिया, ये लोग बड़ी सबकत ले जाने वाले लोग होंगे। तो अब अल्लाह ताला यहाँ पर इन तीनों ग्रोहों के इनाम, दो ग्रोहों के इनामात यानी साबिकून और असहाबुल यमीन, और इनके इनामात और असहाबुल शिमाल के फिर जो अजाबात हैं उनका तذکرہ फरमाएगा। लिहाज़ा इरशाद फरमाया फअम्मा इनकाना मिनल मुकर्रबीन, फिर बहरहाल अगर हो वो मरने वाला मुकर्रबीन में से, फराहुन तो राहत है यानी उसके लिए राहत है, व रेहानुन और फूल हैं, व जन्नत नईम और चैन के बाग, यानी ऐसे बागात हैं जिनमें सुकून है चैन है। जैसे कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि कब्र मोमिन के लिए जन्नत के बागों में से एक बाग है और काफिर और मुशरिक के लिए दोजख के गढ़ों में से गढ़ा है। लिहाजा जब इंसान कब्र में जाएगा, बज़ाहिर एक छोटा सा गढ़ा है, लोग दफना के चले जाएंगे, लेकिन फिर अल्लाह तबारक व ताला के हुक्म से अगर ये मुर्दा नेक था तो हुक्म होगा कि कब्र की दीवारों फैल जाओ और ता हद निगाह वसी हो जाओ। तो मुर्दा देखेगा जहाँ तक उसकी निगाह पहुँचेगी वहाँ तक ज़मीन को वसी कर दिया जाएगा और जन्नत की नेमतें अल्लाह ताला उसे जन्नत में अता फरमाएगा। फसलाम व अम्मा इन काना मिन अस्हाबिल यमीन, और अगर वो मरने वाले सीधी जानब वालों में से हों, फसलामुन लका मिन अस्हाबिल यमीन, तो ए हबीब करीम सल्लल्लाहु अलैहि वसल्लम आप पर सलामती हो दाहिने वालों की तरफ से, आप पर सलामती हो यानी इस तरफ बिशारत है कि वह असहाबुल यमीन जन्नत में आपके साथ होंगे और आपको सलाम करेंगे। तो ये इशारा है इस तरफ के जो नेक अमाल करने वाला है जिसके सीधे हाथ में नाम अमाल दिया जाएगा वो इंशाअल्लाह नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से मुलाकात भी करेगा और आपकी बारगाह में सलाम पेश करने की सआदत भी हासिल होगी। व अम्मा इनकाना मिनल मुकज्जिबीन अद्दाल्लीन, और अगर वो झुटलाने वालों गुमराहों में से हो यानी मरने वाला, फनुज़ुलुम मिन हमीम, तो उसकी मेहमानी खौलता पानी है, यानी अल्लाह ताला उसको बतौर मेहमानी या ऐसी मेज़बानी होगी कि उसे खौलता हुआ पानी दिया जाएगा। व तस्लियतु जहीम, और भड़कती आग में धंसाना, इन हाज़ा लहुवा हक़ुल यकीन, ये बेशक आला दर्जे की यकीनी बात है, यानी इसमें कोई शुबे की गुंजाइश नहीं, यकीनन ये यकीनी बात है कि ऐसा ज़रूर होगा। जो अल्लाह तबारक व ताला का कहना नहीं मानेगा, उसके हबीब करीम सल्लल्लाहु अलैहि वसल्लम को अपना नबी तस्लीम नहीं करेगा, क़ुरान को अल्लाह की आखिरी किताब मानते हुए इसके अहकाम पर अमल नहीं करेगा और इसमें जो गैबी ख़बरें हैं उन्हें हक और सच करार नहीं देगा, तो उसका अंजाम ही ज़रूर ऐसा बुरा होगा। फसब्बिह बिस्मि रब्बिकल अज़ीम, तो ऐ महबूब सल्लल्लाहु अलैहि वसल्लम आप अपने अजमत वाले रब के नाम के साथ तस्बीह बयान फरमाएं। यहाँ तक 96 आयात हुई हैं सूरतुल हदीद की, सूरतुल वाकिया की, और आज अल्हम्दुलिल्लाह सूरह वाकिया का इख्तिताम हुआ। अब यहाँ से इंशाल्लाह सूरतुल हदीद का आगाज़ होगा जो मदनी सूरतों में से एक है, और इसमें भी अल्लाह तबारक व ताला ने अक्सर मजामीन उखरवी हवाले से ही बयान फरमाए हैं। आज इंशाल्लाह इसका आगाज़ करते हैं और इसमें 29 आयात हैं। बिस्मिल्लाह रहमान रहीम, सुब्हा लिल्लाह मा फिस समावाति वल अर्द, तस्बीह बयान करती है अल्लाह ताला के लिए हर वो चीज़ जो आसमानों में है और ज़मीन में है, वो अल्लाह की तस्बीह बयान करती है, उसकी पाकी बयान करती है, उसकी तकदीस बयान करती है, उसका पाक होना बयान करती है। तो इसका मतलब ये हुआ कि नस सरी है इस बात पर कि ज़मीन व आसमान की तमाम मखलूक अल्लाह तबारक व ताला की तस्बीह कर रही है। ये अलग बात है कि हमें उसका शऊर हासिल नहीं होता है, चुनांचे एक रिवायत में है कि ये बाज़ औक़ात मनसूब की जाती है हज़रत मूसा अलैहिस्सलाम की तरफ या किसी बुज़ुर्ग की तरफ मनसूब है कि आप एक जंगल में जा रहे थे तो दिल में ख़्याल आया कि अल्लाह तबारक व ताला ने तो अल्लाह ताला की तो हर चीज़ तस्बीह बयान कर रही है, पाकी बयान करती है, लेकिन हमें तो कुछ सुनाई नहीं देता। तो تو جیسے یہ دل میں خیال آیا تو اللہ تبارک و تعالی نے تمام چیزوں کو حکم دیا کہ وہ تسبیح بلند آواز سے کریں. تو اتنا مطلب ایک دم جب ساری چیزیں بولیں گے, اگر آہستہ آہستہ بھی بولیں تو آواز مل کر ایک بہت ہی تیز آواز شروع ہو گئی اور ان کے کان کے پردے قریب تھے کہ پھٹ جائیں. تو انہوں نے اللہ تعالیٰ کی بارگاہ میں التجا کی, تو اللہ تعالیٰ نے پھر تمام چیزوں کو آہستہ سری طور پر ذکر کرنے کا حکم دیا, تو آواز بظاہر بند ہو گئی. تو اللہ تعالیٰ نے ارشاد فرمایا کہ تمہارے دل میں یہ خیال آیا تھا تو ہم نے تمہیں دکھایا, اس وجہ سے ہم نے سری طور پر اپنی تسبیح کا حکم دیا کہ اگر یہ تمام چیزیں بلند آواز سے ذکر کرتی ہیں تو تمہارے کاروبار زندگی رک جاتے. تو لہٰذا یہ ایمان رکھنا چاہیے کہ ہر چیز اللہ تعالیٰ کی تسبیح بیان کرتی ہے اپنی شان کے لائق, یا جیسا اللہ نے اس کو الہام فرمایا. وَهُوَ الْعَزِيزُ الْحَكِيمُ, اور وہی عزت و حکمت والا ہے. لَهُ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ, اسی کے لیے ہے آسمانوں اور زمین کی بادشاہت. يُحْيِي وَيُمِيتُ, وہ زندہ فرماتا ہے اور موت دیتا ہے. وَهُوَ عَلَى كُلِّ شَيْءٍ قَدِيرٌ, اور وہ ہر چاہت پر قادر ہے. وہ ہر چاہت پر قادر ہے, یہاں پر شے سے مراد ہے ممکن. یہ بات اچھی طرح سمجھ لیجئے کہ اگر کوئی ذات ایسی ہو کہ خود اس کے وجود کے لیے کوئی سبب نہ ہو, بلکہ اس کا وجود باقی تمام وجودوں کے لیے علت اور سبب بنے, اسے واجب الوجود کہا جاتا ہے. جیسے اللہ تبارک و تعالیٰ کی ذات, کہ اللہ کے لیے کوئی چیز سبب نہیں بنی, اللہ تعالیٰ ہمیشہ سے ہے, ہمیشہ رہے گا. ایسا نہیں ہے کہ اللہ تعالیٰ معاذ اللہ ثم معاذ اللہ نہیں تھا اور پھر اللہ تعالیٰ کے وجود کے لیے کوئی چیز سبب بنی ہو. تو اللہ تعالیٰ کے لیے تو کوئی سبب نہیں ہے, اللہ تعالیٰ ہمیشہ سے ہے. لیکن اللہ تعالیٰ کے ماں سوا جتنی چیزیں ہیں جس کو ہم عالم سے تعبیر کرتے ہیں, ان کے وجود کا سبب یقیناً اللہ تبارک و تعالیٰ ہے. تو جو ذات خود موجود ہو, اس کے وجود کا کوئی سبب نہ بنے بلکہ اس کا وجود سب کے لیے سبب بن جائے, اسے ذات واجب الوجود کہتے ہیں, جیسے اللہ تعالیٰ کی ذات پاک. اور یہ ذات جن وجودوں کا سبب بنے گی انہیں ممکن الوجود کہتے ہیں, وہ تمام کے تمام ممکن ہیں. اب یاد رکھیں کہ یہ جو ممکنات ہیں, ممکن ہیں, یہ بعض اوقات جس طرح واجب کے مقابلے میں بولا جاتا ہے, اسی طرح بعض اوقات محال کے مقابلے میں بولا جاتا ہے. لہٰذا محال وہ چیزیں ہوں گی جو کبھی بھی معرض وجود میں نہیں آ سکتی, اور ممکن وہ چیزیں ہیں جو معرض وجود میں آ چکی ہیں یا آ سکتی ہیں. اس پہ انشاءاللہ سلسلہ کلام جاری رہے گا, لیکن اگلے پروگرام میں. واخر دعوانا ان الحمدللہ رب العالمین.